www.attableek.com, the reviver of Iman. मेरे पास ही है। मार्शल सुधार सा, मारा मोहम्मद अकबर सा, और महाराणा जो जबरदी साहब पिछले चार पांच साल में मेरे को कहता रहा था बराबर साहब बराबर रखा तो बराबर नहीं रखता था बराबर का तो रखता था मैंने कथा यह लगाया मोहन साहब ने कहा कि बात किया करो लोगों ने कहा बात कर लोगों ने कहा बात कर लिए अरे भाई हमारा शहर मोदी साहब ने हमको खानका सफाई बुलाया हम बात करेंगे याद दी तो मैंने मोदी साहब से कहा लोगों के तरीके से हजार दूसरे बात नहीं पाए मैंने इसी बुलाई फिर मैंने मोहरा अल्लाह साहब को लिखा हजार जो बात नहीं देगा तो मैं क्या करूंगा तो बहुत बहुत वापिस उसको याद दी अपनी इस्लाह की फिक्र रखते हुए बात कर जाती अपनी इस्लाह की फिक्र रखते हुए बात कर जाती अभी कोई भूलने वाली बात है अल्लाह ताला हम सब लोगों को इन बुजुर्गों के तालिबान का अमल करने का बाका हमारा हजरत मियां से भी हजरत साहब से भी बल्कि हजरत महमूद राम से आदमी से भी बराबर अल्लाह ताला का शुक्र है कि 3000 का हुस्ने दर कायम रहा उसी बरकत से हमने चंदा करा दूसरे दर की बरकत मेरे हुस्ने अमल की बरकत नहीं उनके हुस्ने दर की बरकत अल्लाह ऐसे ही बरकत है अल्लाह फिलहाल ये हदीस मेरे आमतौर से मशहूर हदीस नहीं बहुत हजरत गुल में है लेकिन है बड़ी काम है मैंने खुद हजरत मामला कहा कुछ बयान कीजिए तो मैंने इस हदीस में पढ़ा है अलीगढ़ में तो कोई तकलीफ नहीं है उसका कारण इस हदीस की अहमियत यहाँ पर अपनी अहमियत गर्म नहीं है हदीस की आई है हला रसूलुल्लाह का एक फर्ज एक खास अंदाज था जब किसी को कोई बात कहनी होती थी या पूरी उम्मत हो तो ऐसा अंदाज क्या फरमा रहे थे कि लोग नजर हो जाए अला आगा हो जाओ अला इन नजीला है कि अर्ज ही आबादी आगा हो जाओ अल्लाह के जमीन में कुछ पत्थर है बैन मत की चिंता ये है अल्लाह के जमीन में बर्तन क्या है बर्तन तो पत्थर ही है मैं खुद बल्कि तशरीफ़ फरमाई ये बर्तन क्या है ये कुलूब जो है अल्लाह के बर्तन है कितनी अजमत होगी हम लोग सिर्फ इस सारे कर्ज वाली इन्हीं हदीस की आदत मोहन आपने सोलह पंद्रह कैसे हुआ इसलिए भी इस राह कल की तरफ बहुत ज्यादा तवज्जो दिलाई गई है अल्लाह इन नेता की अर्जिया वाली आगाह हो जाओ अल्लाह के जमीन में कुछ अल्लाह के बर्तन है मैंने कहा बर्तन की मिसाल मुझे बहुत अच्छी बात होती है कि मैं गुजरात जब जाता हूँ तो बर्तन ही भेज देता हूँ मुझे बहुत अच्छा लगता है मैंने कहा जैसे जीनत है कि नहीं जब बहुत दुरुस्त आता हूँ तुम्हारी रात आ गया हूँ जहाँ गया देखा नहीं मैंने कहा बर्तन की मिसाल अल्लाह को भी अल्लाह ने भी मिसाल दिया अच्छी चीज भी बर्तन थी किसी भी गुजरात आगा जाना था तो मैंने मुंतबी किया कि हमारे भाई गुजरात में कुछ बर्तन अल्लाह की अर्जी हवाई बर्तन है अल्लाह के तरह वही रूप कशी बर्तन कौन बर्तन से सबको मोहब्बत होती है दिला से बर्तन ले आओ मुझे याद रहता है घर माशा साहब को मांगे पानी ले आओ दे दिया पानी अच्छी बर्तन मिलेगा अरे कुछ मिला दूसरे पिला वो प्यार ही नहीं आया क्या नाम नहीं लेते ये बर्तन से भी बुरा मैं खाता पीता आदमी उसने खाने से खास रहा खादी तस्वीर रहती है अल्लाह ताला ने हम मुझे कुलूब को बर्तन कहा क्योंकि बर्तन की तरफ खास सारी तवज्जो होती है होटल में चली आई होटल में बर्तन तरह तवज्जो रहती है मैं साफ करो बर्तन भी साफ रहेगा तभी खाते हैं, बर्तन साफ नहीं तो निकल जाते हैं होटल से। मैंने कहा इस बर्तन की सफाई ऐसी पसंद है जैसे हमको होटल में प्याली को मंगाई जाए। माँ बाप को संतप किए हमारी बर्तन है और फिर से बात तशरीफ किया फरमाया वो अहमुल अमानी अशरा खुद जो मैं तशरीफ कर रहा था खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम वो अहमुल अमानी अशरा बर्तनों में सबसे अहम असरा और साले कौन है तो साफ सुथरा है सारे फरमाता है मेरे जो गुनाहों से पा अस्वाहा साफ सुथरे का मतलब मिनस जरूर शारीरिक गुनाहों से पाता अस्वाहा का मतलब ये नहीं कि साफ सुथरे धावा लगा दिया नहीं गुनाहों से जो पाक साफ है वह लाख वो कर बहुत महफूज है बहुत पसंद है वो कर जिसमें अल्लाह की मोहब्बत है अल्लाह का महबूब है अल्लाह ताला का दूरी नजर है जब मुझे कल्प को माकूल रखा अब याद से मेरी मोहब्बत के लिए जो अल्लाह मोहब्बत नहीं करेगा मुझे इस बिना पर अल्लाह से मोहब्बत करने के लिए अल्लाह की मोहब्बत ही जरूरी है। हमारे अंदर फरमाते हैं कि मैं अल्लाह वालों से मोहब्बत रखूं क्योंकि अल्लाह ताला अपने मोहब्बत रखने वालों को बड़े मरातिब देगा। तुम अगर उनसे मोहब्बत रखोगे तो तुम्हें तुम्हारे साथ उनके साथ तुम्हारा भी पूरा हो जाएगा। मोहब्बत बड़ी चीज है अल्लाह की मोहब्बत। दवा कहते हैं कि हर बिना जुम्मी नहीं है हर बिना जुम देखो वो टूट सकती है बड़े बनाए मोहब्बत के खाले खाली मोहब्बत की बुनियाद करवाते थे माशा तुम्हारा हजरत मां खाली के दो किसी के लोग थे बालों मोहब्बत का गलबा था पर बालों पर अकीदत का गलबा था। फरमाते थे हम लोगों ने मोहब्बत का हमने कहा मोहब्बत को पेश रखा क्योंकि अकीदत तो थोड़ी देर में चली जाती है मोहब्बत लाठ है वो किसी तक टूटती है वही जो है महबूब के लिए छोड़ता है कोई बहादुरी का नहीं करता अकीदत तो इसमें तुरंत बहुत से लोग अपनी दर्द में लगा गई हजरत खानी को उससे निकल गए मैं आपको दर्द हो गई तो हजरत फरमाते थे कि हम लोगों ने हजरत के ताल्लुक की दुनिया मोहब्बत पर रखा था कुछ से मामला हुए फरार शादी फरार ये कहा हम लोग कसर मत नहीं और बालू इन्हीं चीजों पर कुछ मंत्री की फलसफी लोग थे उनको हुआ फिर अपन भी सब मोहब्बत बहुत बड़ी चीज है। अल्लाह ताला चाहते हैं बंदों से मोहब्बत चाहता है एहसास है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाए मोहब्बत ही मेरी एहसास है अहबो एहसास है मोहब्बत अल्लाह से मोहब्बत अल्लाह के रसूल से मोहब्बत अल्लाह के बंदों से वही से मोहब्बत अल्लाह मेरी असर बहुबत बहुब मई वही बोकर बहुब अमली बोकर गया अल्लाह मैं आपकी मोहब्बत चाहता हूँ वो लोग जैसे जो आपसे मोहब्बत करते हैं उनकी मोहब्बत बल्कि उस हर अमल से मोहब्बत चाहता हूँ जो आपकी मोहब्बत में पहुंचा दे ये जिक्र शक्ल इसीलिए मोहब्बत पैदा होती है जब अल्लाह अल्लाह बार बार करेगा अल्लाह अल्लाह कभी तो उसका दिल मायल हो जाएगा उसी मश के लिए ताकि अल्लाह से हिम्मत मोहब्बत का जो सुख पैदा हो जाए अल्लाह अल्लाह की भर भर कहलाया जाता है ताकि अल्लाह उसके कल में दाखिल हो जाए अपने तजिया से उसके लिए वो मरबर अहम बरमाते हैं सबसे अहम असर वो असल वो अवजह है और सब असल वहा अलग दी अश्वास मरजा मिनट करू ज्यादा साफों किसी गुनाहों से अश्वरवा करवा है अरे दी बढ़ क्या तबाही मजबूती हो अश्वरवा ये नहीं घर मर्यादा इमार इमार करते हो तो जो हर हवा के साथ चले जाए ये इंतमान हो रहा है ईमान नहीं उसको अपने ईमान में ईमान नहीं मतलब मुहब्बत होना चाहिए जब मुहब्बत होगा कोई चीज को तोड़ नहीं सकता जो खुद ईमान इमा माने हर हवा के साथ चलने वाले कभी बिल्कुल नहीं उनके मामूला से फिर आप समझ आती है उसके नजर रहती है कहते हैं अश्रम अश्रमा यानी कौन गुरु एक अश्वाहा मिल गुरु अश्रमा अलग अलग दीप शक्ति उसके अंदर शराबत होनी चाहिए ये मां नहीं होना चाहिए फिर के बाद में वो भटक जाए या फिर जाए नहीं होना चाहिए नदी शालता इसी चीज का अर्थ होगा ऐसा कल अलग की खुआशारी देता है अर्थ आत्मा तो यही वो ज्यादा कल वाला हो मानो पर पूरा दिन आ गया वो कल अल्लाह को पसंद है जो दीप पर कायम गायन हो वो गुनाहों से बचता है तीसरी चीज यह है कि उसके अंदर शराबत हो ईमान हो हर हवा के साथ मर जाए और चौथी चाहिए अलग कुमार भाई को ये नहीं कि कुछ भी भाई को कुछ आपका समझ नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर मशरिक के मुसलमान को कोई तकलीफ पहुंचे तो मगरिब के मुसलमान को दर्दमंद होना चाहिए अगर नहीं ईमान में कमी से दी जाएगी एक जैसे बहुत से धागे भी करके एक जोड़ी बनती है जो है मोमी की मिसाल नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की दी तो उसको हम अमल करेंगे तब तो हमारे को समझना चाहिए है कि हमको किस तरह रहना चाहिए या कहा सलू बड़ा सभा करू बकून हिफाजत नहीं तुम्हारा ये लोग सुनो आपस में हसर न करो आपस में बोझ न रखो बकून हिफाजत नहीं तुम्हारा हमारे भाई को ये सबके लिए सबके लिए बचा देहात के लोग के लिए शहर के लोग के लिए भी मदरसे वालों के लिए खानका वालों के लिए खानकाहों में भी बहुत चीजें होती रहती है पर हम तो खानका ही आदमी हैं जाते कई कुछ से खानका हो जाते हैं वहां भी जब बिगाड़ आता है वहां भी बिगाड़ पैदा हो जाता है इस दया पर इस्लाह की स्थिति और ऐसी स्थिति कि हमारा कल सही हो जाए ताकि अल्लाह के पसंदीदा कुलूम में से वो हरा कर हो जाए हम अल्लाह की अल्ली आबादी वही कुलू व अहबुला मानी अहम को अश्वा वह अश्रक हुआ वह अरक हुआ अलग इकवान भाई पर रखनी दोस्तों कोई अंगी कल की दुस्तगी में बहुत माँ बराबर सारे बहुत पसंद किया अल्लाह ताला उनको जला खैर दे बल्कि और जगह एक भारत नहीं पहले ध्यान दिया उस समय पसंद किया और इस सदी की बड़ी तकलीफ कराई होती है लोग किया बारह कल की इस्लाम है दोस्तों आज हमारी जिम्मेदारी है कि अपने बच्चों के कर्म की दुरुस्ती का ख्याल रखें ताकि उसके अंदर इज्तदाद पैदा आज इज्तदाद में खौफ जा रही है जवान इज्तदाद में उनसे जवाब दीन दिमाग नहीं कीजिएगा इस्लाम की खूबियां नहीं बयान कीजिएगा इस्लाम की बहुत सी खूबियां हमारे गुरुओं ने लिखा है कि ये खूबियां इसको मुस्तहज़ करो हमारे दीन में ये खूबियां हैं ये अच्छाइयां हैं जब समझो नहीं तो समझो कि ईसाई सब पढ़ते हैं मनुष्य सब से पढ़ सकते हैं इसकी भी मार्फत होना चाहिए कि दिन के अंदर क्या क्या खामियां दूसरे दिनों में और हमारे दिन में क्या क्या खूबियां हैं किताब कमाला से भरपूर किताब है बहुत अच्छी किताब हमारा अपने दोस्तों गुरु अजी को अल्लाह ताला ने हमको दीन इस्लाम को पैदा किया कोई हमारा मुलाज नहीं अल्लाह ने अपने फर्ज और कर्म से हमको मुसलमान के घर में पैदा किया है किसी तरह में प्रवेश नहीं तो अपने औलाद के साथ यही मामला कीजिए ए मनु बेटा अल्लाह मत तकू माफ अल्लाह वो मुरु औलाद को इंतजार हवा में वह इस्लामी नवाही दाल के वकात में लम रब ये मनु बेटा अल्लाह अल्लाह के तहत अमल हो मत तकू माफ अल्लाह अल्लाह के माफ बसो वो मुरु औलाद को अपने औलाद को बेहतर करो अरे अपने नहीं कभी उमदा है मानो बेटा अल्लाह بتقو معافی اللہ ومرو اولائی قرب انتسان اوامی وَإِسْتَلَابِ النَّمَاهِ ذَلِكَ وَقَارِ اللَّهُ وَلَكُمْ إِنَّا جَهَنَمْ سَلْيَاتِ يَا کل چکی ہے کہ آلی دین آرام مکم و مکتب ہر قریب کا خوش دکھت دیا ہے انہوں نے دسل و بلا سکیا اے مرد اطاعت اللہ بَتَّقُوا مَعَصِيَ اللَّهِ وَمُرُوا أَوْلَادَكُمْ بِإِحْتِسَابِ الْأَوَامِرِ وَإِجْتِنَابِ النَّوَاهِي ذَلِكَ وَقَايِدُ لَهُمْ وَلَكُمْ تمہاری نجات اور تمہارے بچوں میں نجات جہنم سے انہیں آوازی کرنے والے اس بنا پر ہم کو اپنے بچوں کی اس طرح کی فکر ہونی چاہیے ابتدا لانے والا بہت زبردست اس پر کرانا ہے ہم کو ابتدا لے جایا جا رہا ہے اللہ تعالیٰ بہت واقعہ سننے میں آ رہے ہیں اللہ تعالیٰ ہم سب لوگوں کو جی بچائے ڈالے اشرحی اللہ اشرحی کی ضروری تھی انی تو چلے کوئی نہیں ہوئے اصلی ہی کی ضرورت ہی دے کر اللہ اصلی ہی کی ضرورت دنیا کر ہماری شاکی ہماری دنیا بھی ذرا بنائی اللہ اصلی ہی کی ضرورت انی تو چلے کوئی نہیں میں مجھے نہیں ہم آدمی کی طرح رجوع کرتے ہیں اور ہم مسلمانوں میں سے جب ہم اپنی اصلاح نہیں کر سکتے ہم دنیت کی کیا کریں اس لیے بھی ہم آپ کا رجوع کرتے ہیں کہ اللہ ہماری بھی اصلاح فرمائی ہے ہماری دنیت بھی ہم تو بے گھر میں ہیں بے علم ہیں ہم نہیں کر سکتے تو اس میں بھی رجوع اللہ کی طرف کرو یہ زبردست آیت ہے اصلی حدیث کی ضرورت تھی ان کی تو تیرے بیٹے بڑی چلیے اس طرح دوست بزرگوں عزیزوں اپنی اصلاح کی فکر اول کرنی ہے اپنی ضروریت کو بھی ایسی تعلیمات سے بچاؤ کہ زندگی کی طرف لے جائے بد عقیدے کی طرف لے جائے وہاں رونے سے کوئی فائدہ نہیں ہوگا اللہ تعالیٰ ہم سب لوگوں کو جنت کے اعمال کے کرنے کی توفیق اور دوزخ کے عذاب سے بچائے اللہ کے بقائے کے لنگ او بد الرحمن او بد الرحمن واطعم الطعام افس السلام تب خلدن کے دسرا وہ بزرگ رحمان کی بات ہو وہ بزرگ حدیث ہے ہم کو بہت مزہ آتا مولانا اشار صاحب نہیں مزہ آتا حدیث پڑھنے میں ہم کو بہت مزہ آتا وہ بزرگ رحمان وہ آتحان وہ افس السلام تب خلدن کے دسرا فرادی سے پہنچ جاؤ گے میں الفاظ کی معمولی نہایت بنے الفاظ مولانا بلاگر ہوتی تو جو ہم نے کوئی فصیح بنے حضور کی بلاغت تو نہیں پہنچ سکتے کوئی سرکار تک عجیب تھوڑی سی بات کو عجیب انداز سے بیان کرنا رہتے ہیں اس تک کا ہے تو معلوم کر وہ حج بڑی سید حسن کم ہوا وہ خاد پورا دن آگے گی اس تک کا انداز سے بچو جان کر دیا اس تک کا ہے تو معلوم کر اگر گناہ ہو جائے اس کے بعد کوئی میری کرنی علاج کے ساتھ ہے مرض کی نشانی بھی ہے اور علاج بھی ساتھ ہے اس طرح ایسے مانگنا ہو جائے اس کے بعد کوئی نیکی کرنی نیکی کا مطلب یہ ہے کہ پانچ پیسے ہی خرچ کر کے سب کر سب ماؤ اور کم سے کم اصل خدا کا جو ماں حضرت ماتھانی گما دیتے ایشا بات کوئی گنا ہو جائے تو کہیں تو اس تک بھی رکھو درمیان میں اس کو معاملہ صاف کر لو معاملہ اور ایک لوگوں معاملہ ہے مصر کے یام الحر کے دو علماء میں احترام ہو گیا تو ایک علامہ گاندھی کو اسے بہت بڑے آدمی دو مدرسی میں احترام ہو گیا معلوم ہوا کہاں چلو چھیتر سو گئے ہوں کہ کیا تھے صبح ٹھیک کر دیے کہا نہیں ہمیں دو دن گزر جائے گا پھر ٹھیک نہیں اگر رات گزر گئی تو ٹھیک نہیں ہوگا رات ختم ہونے سے پہلے اسی خود انوسار ترقی گئے ان دونوں آدمی کے پاس بھر سے فرما تھے اور کہا کہ آپ نے معاملہ درست کر دیے اور صبح تک ہی نہ رکھیے اتنا ہی رکھیے اسی طریقے سے دوست جو گناہ کا معاملہ ہے نقد اگر گناہ ہے تو نقد اس کا ارادہ نہیں ہونا چاہیے کوئی صدقہ کر دو پانچ پیسہ صدقہ کر دو پانچ روپیہ صدقہ کر دو ماں اور دل سے اگر ندامت ہو تو نہیں ماں نمستے لکھا ہوا ہے کہ بندہ کوئی گناہ کرتا ہے دائیں کرنے والا فرشتہ میں سنا ہوں آمد رمضان آدمی ورنی تو مر سکے دائیں کرنے والا فرشتہ کہتا ہے ابھی من لکھ رہا ہو سکتا ہے توبہ کر لیں ہو سکتا ہے گناہ کیا ہے وہ سکتا ہے سب خدا ختم ہو جائے گا اس کو یہ دائیں والا بڑا ہمدرد ہم لوگ وہ بھی ہمدرد ہے اللہ کا محکوم ہے تو اس سے کرے گا اس کے ہمدردی میں کمی تھوڑی ہے لیکن بہرحال یہ ہمدرد یعنی دیکھو دکھنا مت ہوگی کیونکہ ہو سکتا ہے کہ توبہ کر دے اگر اسے کہا کہ اس کا لیتا نہیں اس کی مزہ نہیں دیکھی گئی انتظار اللہ دے گا کا گھر جود اور سخا سے بڑھ کے کسی کے نہیں نبی اکرم صلی اللہ علیہ وسلم نے اشارہ فرمائے دفعہ من اجود جود ہے بتاؤ سب سے زیادہ جود والا کون ہے صحابہ نے اپنے قول مطابق آگے کو دیکھا اللہ اور رسول والا اجود جود اللہ مشاد والے میں نہیں سر اس کو بھی تلاش کرنا ہے سر اس کو دیکھ لیجیے کافی اجود من اگر یہود اللہ صلی اللہ علیہ وسلم دریا فرماتے تھے لوگوں سے کیا ہم لیتے تھے ہر وقت یہ نہیں گرا ہمیں ہمارے اندر یہ چیز رہتے تھے اچھا بتاؤ ہم کیا چاہتے ہیں کیا چاہتے ہیں ہمیں لکھ دیجیے پوری رہتی تھی ہر وقت ہم لوگ کبھی تحریر جہاں میں کبھی تقریر میں اور کبھی یوں ہی یہ لگا ہے تم سب اسی رہتے ہو یہ بھی سب ملتے تھے کوئی بات نہیں سب کھانے کے لیے رہتے ہوئے ہم تو داماد تھے کوئی سنتے تھے میں نے کہا دوسرے دام رہے تھے تو بھاگ رہتے کر رہے تھے ہم لوگ تو ابھی اپنے کو مٹائے ہوئے من آگے خود سب کروا من آگے بتاؤ سب سے زیادہ دودھ والا کون کام آئے گا اللہ رسول والے اپنے آدھے کے مطابق کیونکہ وہ علم فنا کر کی وجہ ہے صحابہ جو ہے حضور کے سامنے اور چیزوں میں علم بھی فنا اللہ اللہ جانتا ہے اس فنا کی وجہ سے اللہ نے صحابہ کو علم ایسا دیا ہے کہ بڑے بڑے جو اس زمانے کے بنی لوگ ہوتے فرق فنا سے ہوں گے ان کے سامنے ٹک نہیں سکتے کسی نے بس مکتب میں گئے نہ کسی کالج میں گئے نہ کسی یونیورسٹی میں گئے وہ جامعہ وغیرہ اسے معلوم کرا تھا لیکن رستم کلام کر رہا تھا اور ایک معمولی صاحب سے پاس لڑائی تھے اسے ایسا جواب دیا بالکل ڈنڈا مشق کہا تم لوگ کیسے یہاں گئے اسے زبردست ایک گروپ دیے ہوئے بیٹھا ہوا تھا بادشاہ آئیے بےچارے پڑ گئے کہا تم لوگ یہاں کیسے آ گئے کہا ہم تم کو دنیا کی تنگی سے آخر کے سخت وسط کے لے جانا چاہتے ہیں یہ سمجھے گئے تھے دین کو سمجھے گئے تھے اس طرح کو ہم کو بھی دین کو ہمیں سمجھنا چاہیے دین کی عظمت پیش نظر ہو اپنے بھائیوں کے دردوں کو دیجیے انشاءاللہ اس کے ذریعے سے سب سے زیادہ دودھ والا اللہ تم کو وجود سب سے پہلی بات ہے کہ وجود بخش ہے بغیر کسی دائیا کے تمہارا دائیا تھا دھیرے ہی دائیا کیا ہوگا بغیر کسی دائیا کے تم کو اسلام کی ضرورت سے نوازا یہ ان کا دین ہے بخش ہے اپنے بندوں سے اسی بات ہوتا ہے وہ بالو انا اس کے بعد میں کیونکہ معرفت کے لیے انانیت انانیت کہا جاتا ہے انا کا درد استعمال کیا جاتا ہے کیونکہ اگر کوئی کھٹکائے کہ انا کیا انانا کہتے ہیں لیکن اگر تعلیم مقصود ہے تعارف جیسے ابو بکر صدیق سے پوچھا حضور صلی اللہ علیہ وسلم نے آج کے دن کسی نے سب کا کیا انا کسی نے روزہ رکھا انا وہ انانیت وہ نہیں ہے جو ممنوع ہے وہ ممنوع نہیں ہے یہ تو تعارف ہی انا ہے یہ تعارف یہ انا یہاں جائز ہے حضور صلی اللہ علیہ وسلم نے فرمایا حضور صلی اللہ علیہ وسلم آج بدو جھوجا کرتا اور اس کے بعد میں اور اس کے بعد وہ لوگ ہیں جو قرآن کو پڑھتے ہیں اور دین کا نشے کرتے ہیں تو میں نے دلانے میں اسی جب بیان کیا تھا وہاں بڑودہ میں کہا ایک آدمی تھا کہا مارانا ایسی حدیث جن کو بیان کیا کہ ہم تو سب بیان نہیں کرتے ایسی حدیث تاکہ علماء کی کچھ فضیلت معلوم ہو ہمیں تیسرے نمبر پر داخل بن گیا ارے نہیں تو وہی آیا بادشاہ آیا راجا آیا کوئی نہیں اج بدل اللہ بالو انا میں اور تیسرا وہ شخص ہے جو قرآن میں نہ سمجھ پائے اللہ تعالیٰ نے ہم کو دین دیا اسے ہم کو قدر کرنی چاہیے, ہم کو فخر محسوس کرنا کہ اللہ تعالیٰ نے ہم کو اس سلسلے میں رکھا ہے, سلسلہ الزام نے بلکہ اس سے بھی عمدہ کوئی درد ہوتا ہے کہا جاتا ہے سلسلہ الزام سنانا سلسلہ نہیں وہ کیا ہے اسے کئی بڑے لاجون ہم ہوں اللہ سولا یہ علم نہیں لیا جاتا مگر سب لوگ لیا جاتا ہے اللہ تعالیٰ ہم سب لوگوں کو جس راہ میں ہم ہیں اس کی قدر کی توفیق جس سلسلے میں ہیں اس کی قدر کی توفیق اللہ سے دعا کریں جتنا اس کی قدر کریں گے اتنے علم بڑھے گا, نہیں شکر تم دادی دھن اگر علم کی قدر کرو گے تو اللہ تعالیٰ علمی نکاح تم کو ڈکائے کے علوم سے تم واپس ہو گئے اور نہیں پڑھا دیا ماں باپ میں پڑھ رہے ہیں کر رہے ہیں بعدوں پر پشیمانی بھی وہ کچھ نہیں ملے گا اور اسی میں رہو گے تم کو ان کلا کو اس جگڑا ملے گا, اس سے بڑھ کے دنیا میں کوئی چیز نہیں اس جگہ ہزار فاقے ہیں لیکن چہرے پر اثر نہیں ہو سکتا اللہ مرضی اللہ کی مرضی یہ مانا نہیں جاتا لیکن جب اللہ تعالیٰ اپنی محبت سے نوازتا ہے تو ہر سے اور دوست میرا سب دیکھو جو دوست کو سب چیز ہے کبھی آگے بڑھتا ہے میں کرتا نہیں کہ ہم کو پاپا ہو گیا تین دن بندے میری بات آئی کہ اللہ نے ہم سب لوگوں کو دین دیا دین کے سلسلے میں رکھا دین اسلام کے سلسلے میں رکھا رضیت باللہ ہے رب العالمین اسلام کے دین ہے محمد نبی سب کر اسے معمولی جملہ ہے آپ کہیں گے تو ایمان آ جائے اور قوت آ جائے دماغ کچھ تعظیم پیدا ہو جائے رضیت باللہ ہے رب العالمین وہ بھی اسلام نے دین ہے محمد نبی ہے صلی اللہ علیہ وسلم ہم دین کے اعتبار سے راضی ہے نا زبان سے پہلے کچھ اثر ہوتا ہے زبان سے ایسی چیزوں کہنے سے رضی تو لوگ نے بہت مایا حضرت فاروق نے بہت پڑا رضی تو باللہ رب رب کے اعتبار سے ہم راضی ہیں وہ بھی اسلام نے دین ہے دین کے اعتبار سے اسلام سے راضی ہے وہ بے محمد نبی ہے سب کچھ آ گیا رضی تو باللہ رب بل اسلام دین ہے محمد نبی ہے سرمی جی معلوم ہے تو پڑھو گے ادھر آیا کر رہے ہو ایک طرف کسی کی نہیں کوئی حدیث کسی کو جاتا ہے موری لوگ چالیس حدیث تک زیادہ نہیں ہوگی جاتی ہے اور ہر قسم کی بات عوام کی یاد رہتی ہے نہیں کوئی حدیث نہیں کوئی آگے کہتا تھا رہتا ہے حضرت یہ انگریز یہ بات کہی ہے ہی خوب کہی ہے بس ہلو نا پالو کہاں کہ حدیث اسی معنی میں ہے کوئی بس وہ نہیں انگریزی بات سنا رہے یہاں اپنی خبر نہیں ہے کہ ہم کو کیسا کیسے علوم اللہ نے ایسا فرمایا الفاظ تو اس سے اچھے اس میں بھی ایک کشش ہے کہ الفاظ بھوٹا پہ وہ ایسی چلتے کی خراب ہوتی ہے بل اسلام دین ہے محمد اللہ تعالیٰ ہم سب کو بھیجے آپ نے فرمائے یہ ہمارے آپ نے تعریف کیا تو میں سر بیان کر ہی سکوں گا یعنی مجھے شرمندگی ہوئی تھی اس کرنے کے بعد آپ کی توجہ ہوئی کہ اللہ اس کو کرا دیے کچھ تو کر دیا میں دعا کیجیے اللہ کو اللہ تعالیٰ ہم سب لوگوں کو آپ کے اپنے دین کی قدر دے اللہ تعالیٰ ہمارے دین کی عزت کو اور بڑھا دے ان کے شوقت کو بڑھائے کوئی اس کو اللہ تعالیٰ ہر قسم کی آفیت سے اس اہل اسلام کو آفیت سے خیریت سے برکت سے عزت سے اللہ تعالیٰ مشرف فرمائے اللہ منی اثر امام لائے تب یقیناً میں سب آدمی کفر و رحمتن انالحشر کرامتی کی دنیا میں آتا ہے بہت زبردست دعا ہے اس زمانے میں تو ضرور پڑھنا چاہیے اللہ میں نے اثر ایمان لا تد وہ یقیناً ویسے بہادر کف و رحمتن انال شرف کرامتی کی دنیا میں آتا ہے ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین